गदा भए मन दुखदा ज्यान माइले मन दुख्यो भने सगजलदा भए सगजलदा यस्तो त नभन मन दुखदा मन दुख्यो भने सगजलदा ढोकचाले अहिले लैजान्छ सासुलाई पछि सगजलदा I say it.